ऐसे साल वाले उलमा होते हैं, कुर्बानी के साथ उनका वक्त लगता है। जिले से जमात तो बनी हुई ना हमारे यहाँ, कौन कौन है उसमें भाई? जिले से जो जमात बनी उसमें मौली मुजम्मिल साहब और मौली सुफियान और मौली महबूब है। ये हजरात मौली महबूब और मौली सुफियान है, है? मौली महबूब चिल्ले में और मौली सुफियान कुछ है रब्ता? हाँ अब उसमें जो आगे बढ़ गए हों, साल में आगे निकल गए हैं वो, तो अभी कोई गया नहीं है। हाँ छह आगे बढ़े। हाँ तो बस इसको भाई अभी तशरीफ रखें, हमारा काम अभी बाकी है। तो ये जो छह आगे बढ़ गए हैं उनसे जरूर ये कहा जाए को अपना यानी खत कारगुजारी का खत आप हजरात को भेजते रहे, रबते में रहे, और जो चार महीने में है अभी उनके चार महीने खत्म होने से पहले, भाई ये तो हर हल्के से मुतालिक बात है, जिन जिन हल्कों के हैं चार महीने उनके पूरे होने से एक हफ्ता पहले उनको जो है वहां जाकर उनसे मुलाकात करके उनको समझा बुझाकर उनको आमादा कर ले साल की तकमील के लिए, ताकि वो अपना साल पूरा करें और आगे मशवरा कर ले मशवरे वालों से कि इनको कैसे तरतीब बनाने क्या करना है, उस हिसाब से फिर उनको रवाना कर। और देखो साल के जो इब्तिदा चार महीने से होती है तो चार महीने के बाद घर जाना जरूरी नहीं है और न छह महीने के बाद जाना जरूरी, न चार छह महीने के बाद जाने का उसूल है और न जाने का उसूल है। बहुत से साथी भी ये समझते हैं चार महीने के बाद घर चले जाए, बहुत से वो हजरात भी समझते, तो न जाने का उसूल है और न जाने का उसूल। कोई भी बात है तो मशवरा करें, उनको यही कहें आप तो साल की नियत रखें पूरी, आपकी कोई बात है आपका कोई मसला है तो आप मशवरे में रखो, फिर मशवरे से आपकी मसलियत देखेंगे, आपकी मसलियत में अगर जाने में मसलियत है तो आपको उसकी गुंजाइश करें और न जाने में मसलियत है तो आपको उस तरीके से तरतीब बने, ऐसा उनका जहन बना, उन पर जबरदस्ती भी ना करें कि भड़क जाए बिल्कुल और वो उनको एक किस्म से वहशत हो जाए, और ऐसा भी हल्का ना कर दें कि वो हर चार महीने के बाद घर जाने की बात करें, या बाजे जो हमारे जिले के होते हैं बाजे मरतबा वो बात है कि हर चिल्ले के बाद वो बराज चले जाते हैं बगैर कहे चले जाते हैं, ऐसा भी ना हो। तो इसलिए हल्के वाले भी जो हमारे इस किस्म के समझदार उलमा या हल्कों में भी हैं वो उनके रबते में रखे, उनको कोई बात है तो उनके जरिए से उनको तरगीब दिलवाएं, कोई पुराने जिम्मेदार साथी भी साथ में रहे, तो हर हल्के वाले अगर इसको फिक्र कर लेते हैं तो इनका साल भी लगे और अच्छा साल लगे, फिक्र के साथ लगे, यकसुई के साथ लगे, इसकी कोशिश करें। और जो हजरात साल लगाकर वापस आ गए पिछले सालों में, माशाल्लाह हल्कों की सतह पर उलमा हजरात मिलते जुलते रहते हैं, तो वो सिलसिला जारी रखें अतराफ के हल्कों में भी शहर में भी, कि उनके मकामी काम के एतबार से उनकी शिरकत हो, सालाना खुरूज के एतबार से निज़ाम बने। बहुत सारे हमारे वो उलमा हैं जो पहले कई सालों से लगे हुए हैं, बैरून भी उनके सफर हुए हैं, अभी उनको पाँच साल सात साल दस साल हो गए हैं, तो आपस में अपनी मुलाकातों में मुदाकरों में कि अब आगे उनकी वो भी तरतीब जारी रहे। हर साल वो चार महीने नहीं लगा सकते मदरसे मकतब की वजह से, लेकिन तीसरे साल चौथे साल शाबान रमजान शव्वाल ये महीने होते हैं तो उन महीनों में वो अपनी तरतीब बनावें। और उनके अलावा बहुत सारे उलमा हमारे तिजारत पेशा, वो किसी जगह मकतब में मदरसे में इमामत में नहीं है, उनके जरिए से हम बहुत सारा काम ले सकते हैं, लेकिन वो उस वक्त होगा जब मकाम पर वो पाबंद होंगे तो खुद उनको दाइया हो, इस तरह के मशवरों में जोड़ों में आएंगे तो वो आगे बैरून के लिए अंदरून की चार चार महीने की जमातें उनके साथ बन सकती हैं। ऐसे बहुत कम हैं जो हमारे पास इस नौयत के हैं जो तिजारत पेशा हैं और वो कुर्बानी के साथ आगे चलते हैं, हालांकि हमारी इस्तेदाद बड़ी है हमारे जिले की, ऐसे बहुत सारे उलमा हैं। तो इसलिए हल्कों में जो अहले इल्म तकरीबन अक्सर हल्कों के उलमा भी मौजूद हैं, जिम्मेदार हजरात भी हैं, आपस में मिलजुल कर इसको सोचें, वक्तन फवक्तन किसी मौके पर उनको जोड़ लें, जमा कर लें, बैठे आपस में थोड़ी देर खैर खैरियत पूछें, हाल अहवाल लें, और उसी में फिर جو آگے ترتیب ہے جو ان کی نوعیت ہے اس حساب سے ان کو مقامی کام بیرونی کام ایسے بیرون کی جماعتیں ہیں تو اس حساب سے ان کو تیار کریں کریں گے انشاءاللہ جن کا اندرون میں پابندی ہے ان کو بیرون کے لیے آمادہ ہماری بیرون جانے والی جماعتوں میں علماء بہت کم ہوتے ہیں حالانکہ اب ہمارے ضلع کی نوعیت اس میں کافی بدل گئی پہلے یہ تھا علماء کم تھے اب تو کالو للکے میں کتنے علماء ہیں کتنے ہوں گے علماء کل علماء ساٹھ ستر علماء کا صرف ایک حلقے میں اور اس میں سال والے بھی پچیس تیس سے کم نہیں ہوں گے ان کا سال لگا ہو اب ان کے سال لگے ہیں پہلے اب ان کے بیرون جانا چاہیے کہ بیرون کی ترتیب اور تیسرے سال ہوتا ہے لوناواڑا میں تعداد ہے دہود میں بھی اب کافی تعداد ہو گئی جالوت میں بھی ہو گئے اکثر حلقوں میں علماء ہو گئے تو فکر کریں گے بھائی حلقے والے اس کو نوٹ کریں اللہ آسان فرماؤں ہاں اس میں جو ہے نا ہمارے اطراف کے جو ماہانہ مشورے ہوتے ہیں علماء تو ماہانہ مشورے کے امور ختم ہونے کے بعد جو پانچ سات دس علماء اندر ہیں وہ تھوڑی دیر بیٹھ جائے ہر مہینے تو جمع ہوتے ہی ہوتے ہیں ماہانہ مشورے میں پانچ دس منٹ کے لیے بیٹھیں کچھ غور کریں کہ ہمارے اتنے علماء ہیں سال والے اتنے ہیں چار مہینے والے مقامی کام کے اعتبار سے کیا صورت ہے اس میں کچھ شکلیں بناویں ایک مہینے سے دوسرے مہینے تک کے لیے دو تین جماعتیں بنا لیں جو علماء علماء سے ملاقاتیں کریں کیونکہ ان کی تشکیل کے لیے ہمارے بڑوں کی طرف سے بات ہے کہ غیر علماء جو ہیں تشکیل نہ کرے ان کی تو علماء علماء کے ذریعے سے ان کی تشکیل کروا لیں جو تقاضے ہیں مقامی بیرونی ان کے ذریعے سے کروا لیں اور مناسب ہو کوئی پرانے ذمہ دار ان کے ساتھ رہیں تو اس لیے اس کو ہر حلقے والے جو ہیں اس کو قابو میں لاویں شہر میں کچھ ہو رہا ہے حلقہ دو میں ماہانہ مشورے کے بعد بیٹھ جاتے ہیں دو ہفتے میں حلقہ پانچ والے ہر دو ہفتے میں تھوڑی دیر علماء جمع ہو کر ملاقات وغیرہ کا نظام بنا لیتے اور تین ہفتوں میں حلقہ چار میں تین ہفتوں میں کر لیتے ہیں اور حلقہ ایک میں حلقہ ایک بھی اس کی فکر کریں اور تین میں بھی حلقہ تین میں کچھ ہوتا ہے اس کی فکر کرتے رہیں کم از کم ماہانہ مشورہ کا اچھا عنوان رہتا ہے اس میں کر لیں اور اطراف میں بھی بھائی دہود جالوت لوناواڑا کالول ولی یوسف کچھ ہوتا ہے آپ کے یہاں نہیں ہوتا تو فکر کرنی چاہیے اس میں جن کا وقت نہیں لگا ہے ان سے بھی ملاقاتوں کا سلسلہ چلتے رہنا چاہیے مقامی کام کے اعتبار سے ان کو ترغیب دیں اپنی مسجد کی جماعت کے ساتھ عمومی گشت کی شرکت ہے ایسے موقع بہ موقع تین دن ہیں تو دھیرے دھیرے پھر وہ وہاں سے آگے جائیں ابھی سال کی ہمت نہیں کر پا رہے ہیں چار مہینے کی نہیں کر پا رہے ہیں تو جتنا وہ کر سکتے ہیں اتنا ان کو آمادہ کرتے رہیں انشاءاللہ وہ دھیرے دھیرے اسی میں سے آگے بڑھیں گے اللہ توفیق عطا فرماؤ